नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका मित्र रिजनसँगै म छु तपाईँकै आफ्नै लोकसङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम तपाईँ हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। कार्यक्रम अर्पण शुभ साँझमा हामी तपाईँलाई 0556 363 533 नम्बरमा स्वागत गर्ने गर्दछौँ र हामीले बजाउने लोक भाका मार्फत तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ र हामीले आज कार्यक्रममा लोक भाकाहरू बजाउने गर्दछौँ। त्यो भाका मार्फत तपाईँका टाढा हुनुहुन्छ, तपाईँ टाढा भएर आफ्नो प्रियजन मित्रहरूलाई सम्झिन मन लागेको छ भने दुईवटा नम्बर हामीले खुला गरिसकेका छौँ, 0556 363 533 बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ र आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। कार्यक्रममा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कुमरोजबाट सुनिता। सुनिताजी सुनाउनुहोस् नयाँ नौलो खबर के छ? सब ठिक छ, गर्मी छ त्यही हो। गर्मी छ त्यही हो। अनि खाना खानु भयो? नै भएको छैन हजुरले। हाम्रो पनि भएको छैन, कार्यक्रम सकिने लगतै हुनेछ। अनि आजको दिन कसरी बित्यो सुनिताजी? घरै बस्ने मात्रै हो। कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? धन्यवाद। हुन्छ सुन्दाजी, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कुम्रोजबाट सुनिता आउनु भएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुन्छ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुन्छ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ, 0556 363 533, 0556 363 333। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट सरु। सरुजी के छ नयाँ नौलो खबर? हजुर अनि खाना खानुभयो? एकछिनपछि हुन्छ। अनि आजको दिन कसरी बित्यो सुनाउनुहोस्? त्यत्तिकै। अनि आज कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? धन्यवाद। पाण्डुरूपको दाजुलाई, अनि रामुदाईलाई, भमण्डालाई, रेशलाई, कल्पनालाई, अनि मेरो नानीलाई, मेरो सानो छोराको लागि, अनि देवेन्द्र बोरा दाईलाई, यति नै हो दादा, अरू सब। हुन्छ सरुजी, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला पदमपुरबाट सरु अधिकारी आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसका लागि दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556 363 533। अब पनि कार्यक्रममा एउटा सुमधुर आवाजमा सजिएको भाका सुन्ने बेला भएको छ। विरही कार्की अनि सरिता कार्कीको आवाज रहेको छ, माइल हजारा अबको क्रममा तपाईँको लागि। माइक्रो चढी सरार जाऊ माया बेनीको बजार, कोइलीको छे मधुर बोली मजुरको छे चाला, कोइलीको छे मधुर बोली मजुरको छे चाला, दिपक नै हाँसा झनै साउझै रात गाला गाला गाला गाला हे माया लुहाजार, माइक्रो चढी सरार जाऊ माया पोखरा बजार, माइक्रो चढी सरार जाऊ माया पोखरा बजार। Oh, मायालु हजार विरय कार्की अनि सरिता कार्कीको सुमधुर आवाजमा सजिएको एउटा लोक भाका सुनिसक्यो। हामी कार्यक्रम अर्पण शुभ साँझमा छौँ, तपाईँ पनि कार्यक्रम अर्पण शुभ साँझमा आउन सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ, 0556563332 र 0556563333। कार्यक्रममा आएर तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? मकनपुरबाट निर्मल थिङ। सुनाउनुहोस् निर्मलजी, नयाँ नौलो खबर तपाईँको? नयाँ नौलो खबर के छ निर्मलजी? एकदम ठिक छ। अनि खाना खानु भयो? अनि आजको दिन कसरी बित्यो? एकदम कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ निर्मलजी, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला हामीलाई मकवानपुरबाट निर्मल थिङले फोन गर्नुभएको थियो र हामीलाई सधैँ सम्झिनुहुन्छ, तपाईँ पनि यस्तै गरी सम्झिन चाहनुहुन्छ र आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झिन चाहनुहुन्छ भने 0556563332 0556563333 को बाटो हामीले खुला गरिसकेका छौँ। कार्यक्रममा कोही हुनुहुन्छ भनेर इसारा पाएको छौँ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? टाढीबाट प्रमिश थापा। प्रमिशजी के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो फर्स्ट टाइम कुराकानी हुँदैछ। तपाईँलाई मेरो तर्फबाट चाहिँ रेडियो अर्पण 104.5 MHz स्वागत छ। आउनु पर्यो फेरि, म आएँ भनेर चाहिँ भाग्नु चाहिँ भएन नि। अनि खाना खानु भयो प्रमिशजी? अनि आजको दिन कसरी बित्यो सुनाउनुहोस्। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? हजुरलाई धन्यवाद। सर्वप्रथम त रेडियो टिम रेडियो अर्पण टिम हो सबैलाई, अनि मलाई प्रमिश नचिनिने नचिनिने सम्पूर्णहरूलाई। हुन्छ प्रमिशजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला टाढीबाट प्रमिश थापा आउनुभएको थियो, कार्यक्रममा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि मिलन। हजुर मिलनजी, के छ नयाँ नौलो खबर? खासै त्यस्तो नयाँ नौलो त छैन दादा। अनि खाना खानुभयो? खाना भएको छैन, एकछिनपछि हुन्छ। अनि आजको दिन कसरी बित्यो सुनाउनुहोस्। आजको दिन त्यतिकै बसिबसा भन्नु पऱ्यो। बसिबसा भन्नु पऱ्यो। हजुर। कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? दिदी हजुरको लागि, कन्ट्रोल बस्ने दादाको लागि, अनि मिलनजी भन्ने चिनिन चाहिँ सम्पूर्णको लागि दादा। मिलन भनेर चिनी नचिनी सम्पूर्णको लागि। हुन्छ मिलनजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कोराकबाट मिलन आउनुभएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुन्छ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ, 0556563332 र 0556563333। कार्यक्रममा एउटा भाका राख्ने बेला भएको छ, राखौँ रामजी खान अनि कृष्णा गुरुङको सुमधुर आवाजमा सजिएको भाका निधारैमा लेखेसी, अबको क्रममा तपाईँको लागि। चन्द्र हौ कि तारा लोभिएका सारा, चन्द्र हौ कि तारा लोभिएका सारा, झल्को बारम्बार निधारैमा लेखेछ पक्कै पुरा हुन्छ, निधारैमा लेखेछि लोभी मन पापी भयो तिमलाई देखेसी, आँखा लोभी मन पापी भयो तिमलाई देखेसी, आँखा लोभी मन पापी भयो तिमलाई देखेसी, आँखा लोभी मन पापी भयो तिमलाई देखेसी, आँखा लोभी मन पापी भयो तिमलाई देखेसी। स्मृति आँखा झिमी झिम कति रमृति जो बन्दी निधारै म लेखेसि पक्कै पुरा हुन्छ निधारै म लेखेसि आँखा लोभी मन पापी भयो तिमीलाई देखेसि आँखा लोभी मन पापी भयो तिमीलाई देखेसि आँखा लोभी मन पापी भयो तिमीलाई देखेसि आँखा लोभी मन पापी भयो तिमीलाई देखेसि आँखालो आँखा लोभी मन पापी भयो तिमीलाई देखेसी रामजी खाँड अनि कृष्ण गुरुङको सुमधुर आवाजमा सजिएको लोक भाका सुनिसक्यो। कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ हामीसँगै हुनुहुन्छ र तपाईँ दिनभर व्यस्त रहनुहुन्छ। त्यो दिनभरको व्यस्तताको र थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गरिरहेको छु। कार्यक्रम अर्पण शुभ साँझ लिएर आउने गर्छ त्यो तपाईँको थोरै भए पनि थकान मेटाउनको लागि र बजारमै आएका चर्चित भाकाहरू सुनाएर तपाईँलाई मनोरञ्जन दिने तत्क्रममा हामी जुटिरहेका छौँ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ। 054-563-332 054-563-333। तपाईँ दिनभर अलिकति व्यस्त रहनुहुन्छ, त्यो दिनभरको व्यस्ततालाई अलिकति थाकेर आउनुभएको छ घरमा, रेडियो अर्पणमा कार्यक्रम अर्पण शुभ साँझ सुनिरहनु भएको छ भने र आफ्ना इष्टमित्रहरूलाई सम्झिन मन लागेको छ, कसरी सम्झिने होला भनेर चिन्ता मान्नु पर्दैन। रेडियो अर्पणमा आउन सक्नुहुनेछ, तपाईँले सम्झिन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ। 054-563-332 टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट अञ्जना। अञ्जनाजी, तपाईँ त धेरै हराउनु भयो त। साथीहरूलाई पनि पालो दिएको म त अञ्जनाजीले बिर्सिनु भयो कि क्या हो हामीलाई भनेको, हामीले चाहिँ सम्झिरहे नि अञ्जनाजीले बिर्सिनु भयो कि क्या हो भनेको। मैले चाहिँ बिर्सेन, सम्झेको यसो फोन हेरेको फोन नै लाग्दैन होइन भने जस्तो, यसो साथीहरूलाई पनि पालो दिनु पऱ्यो नि त। हुन्छ, अनि खाना खानुभयो? हजुर, पकाउँदैछ पकाउँदैछ। अनि आजको दिन कसरी बित्यो सुनाउनुहोस्। बसी बस भन्नु पऱ्यो। कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। मेरो घर परिवार सबैलाई, मेरो धादिङ जिल्लामा हुने साथीहरू सीता, सुमाया, धादिङ बाँकी सम्पूर्ण भएर मेरो साथीहरू भन्दैछ धेरै छ, रेशम भाइ, शमशेराहरू, बिपियाहरू, मिनाहरू सबैलाई र मलाई चिनी नचिने सबैलाई माया गरेर हिँडेर सम्पूर्णलाई। हुन्छ अञ्जनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला पदमपुरबाट अञ्जना आउनुभएको थियो। कार्यक्रममा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? इच्छा कामनाबाट। अनिता हजुर, अनि अन्ताजी के छ नयाँ नौलो खबर? ठिकै छ दादा। खाना खानुभयो? खाएको छैन दादा, अब भर्खर खाने तखरमा हो। खाने तखरमा हुनुहुन्छ? हाम्रो पनि भएको छैन, हामी पनि कार्यक्रम सकिने लगतै हुन्छ। अनि अनि आजको दिन कसरी बित्यो? आजको दिन त्यतिकै बित्यो दादा, त्यो घरमै यसो यताउता काम। कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने आज? धन्यवाद। अनि पोरुङखान दादालाई, अनि गुरिन्टर बहिनी हजुरआमा, अनि अङ्कल आन्टी, अनि मेरो साथी तिम्रोलाई, भाउजूहरू अनि परिवार बस्ने दिदी बहिनीहरू अनि मेरो साइमा बस्ने अनि अमित भाइलाई अनि अनिता भनेर अनिता भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ अनिताजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला इच्छा कामनाबाट अनिता आउनु भएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ र कार्यक्रममा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि सरिता। अनि सरिताजी के छ तपाईँको नयाँ नौलो खबर? सबै ठिक छ सरिताजी? कार्यक्रममा कुराकदेखि सरिता आउनुभएको थियो, तर पनि उहाँसँग राम्रो कुराकानी गर्न सकिएन र सायद टेलिफोनको गडबडीको कारणले हुनसक्छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? इच्छा कामनाबाट अम्बिका गुरुङ। अम्बिकाजी सुनाउनुहोस् नयाँ नौलो खबर। सबै ठिकै छ, सबै ठिक छ। अनि इच्छा कामनातिरको मौसम कस्तो छ? यतातिरको मौसम एकदम शीतल छ दाइले, एकदम शीतल छ। खाना खानुभयो? अहिले भर्खरै खाएको। भर्खरै खानुभएको? कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? मेरो घर परिवार अनि मेरो साथीहरू भन्नुपर्दा कृपा सदीक्षा के समीक्षा अनि मामा माइजू अनि रेडियो अर्पण सुन्ने सम्पूर्ण कर्ताहरूलाई अनि अम्बिका भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई। हुन्छ अम्बिकाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला इच्छा कामनाबाट अम्बिका गुरुङ आउनुभएको थियो। कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ हामीसँगै रमाइरहेका छौँ, तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो हामी यो आधी घन्टाको समय लिएर त्यो व्यस्तताको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गरिरहेका छौँ अर्पण शुभ साँझको बसाइमा आएर। र कार्यक्रम अर्पण शुभ साँझको बसाइमा तपाईँ पनि आउन सक्नुहुनेछ, त्यसका लागि दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ, 0556533332 र 0556533333। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट तारा पर्जा। ताराजी के छ नयाँ नौलो खबर? खाना खानुभयो? खानुभएको छैन, हाम्रो पनि भएको छैन। कार्यक्रम सकिने लगतै तपाईँ र मेरो चाहिँ एउटै टाइममा होला जस्तो छ आज पनि, होइन? आज पनि सँगै हुनुपर्छ, फेरि अघि पछि भयो भने त फेरि ताराजी रिसाउनु हुन्छ कि भनेर म पनि नखाइकन बसेको कि। हजुर कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? हजुरलाई धन्यवाद। मेरो मम्मी बाबाहरूलाई, घर परिवार, तारा पर्जा भनेर चिनी नचिनी सम्पूर्णलाई। हुन्छ ताराजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला भण्डाराबाट तारा पर्जा आउनुभएको थियो, तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभरको व्यस्ततालाई थोरै भए नि मेटाउने प्रयत्न गर्यो र कार्यक्रमको निर्धारित समय सकिने लागेको छ भनेर मलाई इसारा मिलिरहेको छ। र कार्यक्रममा फोन गर्ने साथी हुनुहुन्थ्यो कुम्रोजबाट सुनिता, पदमपुरबाट सरु अधिकारी, मकनपुरबाट निर्मल थिङ, टाढीबाट प्रमिश थापा, कोराकबाट मिलन र पदमपुरबाट अञ्जना, इच्छा कामनाबाट अनिता, कोराकबाट सरिता र इच्छा कामनाबाट अम्बिका गुरुङ र अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो भण्डाराबाट तारा पर्जाले फोन गर्नुभएको थियो। कार्यक्रममा फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँ साथीहरूलाई धेरै धेरै धन्यवाद दिँदै, इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद, र मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र रिजनलाई पनि विशेष आभार प्रकट गर्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि बिदा हुन्छु, नमस्कार। मादल बज्यो गीता यो मन हुन्छ चञ्चल मत झोर कालको त्यसैलो जातारो दे मैलाउँछ र माइलो मत झोर